Copyright Goethe Verlag München. Book 2 الكتاب الثاني دروس مع صوت مجانية لمختلف اللغات في العالم. واحد إيك إيك الأشخاص فيكتي فيكتي أنا ما ما أنا وأنت ما أور تم ما أور تم نحن الاثنان هم دونو هم دونو هو وه وه هو وهي वह और वह वह और वह कुल्लहुमा वे दोनों अर्रजुल पुरुष पुरुष अल्मरा स्त्री स्त्री अल्तुफल बच्चा बच्चा आइला परिवार परिवार आइलाची मेरा परिवार आइलाची हुना मेरा परिवार यहां है अना हुना मैं यहां हूं मैं यहां हूं انت هنا तुम यहां हो तुम यहां हो हुआ هنا وهي هنا वह यहां है और वह यहां है वह यहां है और वह यहां है نحن هنا هم یہاں ہیں ہم یہاں ہیں انتم هنا تم سب یہاں ہو تم سب یہاں ہو كلكم هنا وے سب یہاں ہیں وے سب یہاں ہیں